सशक्त आवाज हो, आवाज हो, आवाज न होने को सुंदर संसार निर्माण करने, निर्माण करने जागृति को दियो हो। गांव शहर किसान मजदूर आवा सब को हो, व्यवसायी कर्मचारी साथी गृहिणी को। टाइम चेक यो समय टाइमेक्स घड़ी को हो। यस बेला हाम्रो स्टुडियोको घडीमा रातको 8 बजेको छ। यस टाइम चेकका प्रायोजक क्षितिज इलेक्ट्रोनिक्स सिन्धुली र तपाईँको स्वास्थ्यको साथी सिटी केयर हस्पिटल सिन्धुली रोड बर्दिवास। Have a message. Your message, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Thurapazar, Sindhuli. हेलो, नमस्ते, नमस्कार अनि धेरै धेरै स्वागत छ तपाईँ सम्पूर्ण साथीहरूलाई जो यति बेला सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज र प्रोग्राम हो एसएमएस 92। आउने गर्दछौँ हामी हरेक हप्ताको सोमबार, मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 तपाईँको यो साँझलाई रमाइलो बनाउनको लागि। र आज पनि उपस्थित भइसकेको छु, यति बेला आवाजमा छु म तपाईँकै साथी सुमन बराल भन्ने टेक्निकली सपोर्ट पाइरहेको छु मित्र अञ्जनको, र रहनेछ अब हाम्रो साथ करिब करिब 45 मिनटसम्म। तपाईँले यो बसाइमा म्यासेज गर्न सक्नुहुनेछ हामीलाई सम्झेर, तपाईँका आफ्ना आफन्तहरूलाई सम्झेर, केही शुभकामना छ, केही म्यासेज छ, केही सूचना छ तपाईँलाई भन्नुपर्ने, कसैलाई पुर्याउनु पर्ने भने तपाईँले हाम्रो सहयोग लिन सक्नुहुनेछ अथवा हामी मार्फत तपाईँले म्यासेज पठाउन सक्नुहुनेछ। त्यसको लागि प्रोसेस त उही हो, तपाईँलाई थाहा नै छ, जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र तपाईँको म्यासेज लेख्नुहोस्, नाम ठेगाना पनि लेख्नुहोस् र पठाउनुहोस् 7799। पक्कै पनि तपाईँको म्यासेज आइसकेपछि हामी प्रोग्राममा भर्खरै स्थान दिइहाल्नेछौँ र तपाईँले म्यासेज गर्नुपर्ने हुन्छ, किनकि हामी एसएमएस 92 मात्र तपाईँको रमाइला रमाइला म्यासेजहरूको साथमा आएका छौँ। सँगसँगै रमाइला रमाइला गीतहरू पनि तपाईँको लागि हामी राख्ने नै छौँ, यो त तपाईँलाई थाहा भएकै कुरा हो। सँगसँगै हामीसँग हुनुहुन्छ ग्यालेक्सी एकाडेमी, हाम्रो स्पोन्सर पार्टनर। तपाईँले चाहिँ ग्यालेक्सी एकाडेमी धुरा बजारमा गएर विभिन्न किसिमका आफ्नो जीवनोपयोगी सिपहरू सिक्न सक्नुहुनेछ, जसको लागि फोन नम्बर रहेको छ। विस्तृत जानकारी बुझ्नको लागि चाहनुहुन्छ भने 0475206642066 र मोबाइल नम्बर 9804816803 यो नम्बरमा चाहिँ तपाईँले कल गरेर थप कुराकानी बुझ्न सक्नुहुनेछ ग्यालेक्सी एकाडेमीको बारेमा, र तपाईँले त्यहाँनिर कम्प्युटर ल्याङ्ग्वेज अरू जुनसुकै लेभलको ट्युसन कोचिङ क्लास चाहिँ जुनसुकै बेला पनि लिन सक्नुहुनेछ। यो कुरा मैले तपाईँलाई जानकारी गराएँ। सुन्दै हुनुहुन्छ यति बेला एसएमएस 92 बसाइमा हुनुहुन्छ, सुरुवातमा छौँ हामी, भर्खरै 8:03 गएको छ र हामी रहनेछौँ करिब करिब 8:45 तपाईँले म्यासेज गर्नुपर्ने हुन्छ हाम्रो हामीलाई। म्यासेज गर्नको लागि फेरि पनि एकचोटि आइडिया दिँदैछु, गो टु यर मोबाइल म्यासेज बक्स टाइप SDH लिभ स्पेस टाइप 92 अगेन लिभ स्पेस राइट योर मेसेज नेम एड्रेस एन्ड सेन्ड इट टु 7799। तर यति बेला भने पाला भएको छ एउटा निकै नै रमाइलो सङ्गीतको आवाज सुन्ने, त्यस पछाडि तपाईँकै मेसेजहरूको साथमा उपस्थित हुने नै छु। रेडियो सुन्दै गर्नुहोला, मेसेज पठाउँदै गर्नुहोला, दायाँ बायाँ कतै नलाग्नुहोला, किनकि तपाईँको मेसेज आउन सक्छ सुरुमै। है स्टे ट्युनिङ अस। You're listening to the hottest single of 2014, man. And it's Shane Trester. Drop it, baby. Ke jadu garyo timle nai banana नभएको प्यासु छ के भयो मनलाई रातको निन्द्रा अनि दिन बित्यो कपेरै मन मेरो मन भयो मन मेरो मन आउन सिकाउ अनि मसँग नाचन लुकाई राखेको माया मलाई साँचन आजको रातमा हामी दुई साथीमा सिसु तिम्रो माया पाउन सक्दिन होला अन्तै माया लाउन सेक्सी गर्ल आज मात्र होइन तिमीलाई जुनिभर रङ्गाइदिन्छु तिम्रो संसार खुसीले बाँधिरहेको माया मेरो सधैँ सधैँ सधैँ उडायो मेरो मन तिम्रो बोलीले उडायो मेरो back after this very beautiful musical number udayo mero man pakai man tapai ko man udirasa katai bhane aba ekai chhin lyaunu s eta tira kinaki hami aisakeka chhau sms 92 ko yo basai ma udiraeko man lai etai katai bandhna ko lagi etai katai rakhna ko lagi ra tapai pani chahanu huncha aru kasai ko man bandhna ko lagi rakhna ko lagi bhane message garna saknu hunecha tesko lagi janus mobile ko message box ma type garnu hos sdh एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र तपाईँको मेसेज नाम र ठेगाना सहित पठाउनुहोस् 7799। सुरुवातमा आज एउटा चाहिँ सानो यहाँनिर स्टाटस भेटेँ मैले, अलिकता ठिक लाग्यो होइन, तपाईँलाई पनि म थोरै जानकारी सेयर गरिहालौँ होइन। जिन्दगीमा कहिले पनि सानो सानो थोरै थोरै कुराहरू नमाग्नु, यदि माग्नै छ भने धेरै माग्नु। 20 तपाईँलाई चाहिन्छ, यानि कि 20 भन्नाले फेरि यदि खाने 20 भन्न खोजेँ है मैले, त्यो विषादी भन्न खोजे होइन कि नम्बरमा भन्न खोजे। यदि तपाईँलाई 20 चाहिएको छ भने तपाईँले 30 भन्नु, तब मात्र 20 पाउनुहुनेछ, नत्र 20 माग्यो भने 10 पाउन पनि मुस्किल हुन्छ। मैले बुवासित सानोमा 100 चाहन्थेँ भने 300 माग्थेँ, 100 त जसरी नै हातमा आउँथ्यो भनेर मैले भर्खर यहाँनिर द वे अफ सक्सेस भन्ने पेजमा चाहिँ यो भेटेँ। सो तपाईँलाई पनि सेयर गरिहालेँ यसो होइन, राम्रो लागेर अब तपाईँलाई कस्तो लाग्यो म्यासेज गर्न सक्नुहुनेछ। यति बेला भने अब हामी तपाईँकै म्यासेजतर्फ मुभ भइसकेका छौँ, सो तपाईँ म्यासेजतर्फ म लागिरहेको छु यति बेला। रहेको छ आजको लागि फर्स्ट एसएमएस म भद्रकालीबाट अञ्जन बमजन म धेरै दुखी छु दादा, किनभने मेरो मनको साथी पवित्र मदेखि रिसाएको छ दा, कसरी फकाउने होला। ओके भाइ, ओ ओ ओ, यो म्यासेज मैले हिजो नै पढिसकेको थिएँ होइन, अब फकिसक्नु भयो होला यति बेलासम्म त, पुरै खुसी भइसक्नु भयो होला। अब मैले धेरै आइडिया दिनै पर्दैन, हिजो दिएको थिएँ अलिअलि होइन। नेक्स्ट म्यासेज, हेलो दा, हाउ आर यु, आई एम फाइन एन्ड अल फ्रेन्ड्स मिस यु, लामपान्टारबाट रमेश श्रेष्ठ लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, हेलो दा, के छ खबर, आई एम तुलसा श्रेष्ठ रानीचुरी दुई सिरी डाँडा, मेरो कल्पना सिसलाई लभ यु भन्न चाहन्छु, ओके गुड नाइट भनेर लेख्नु भएको छ, थ्याङ्क यू। म्यासेज गरिदिनु भयो सिरी डाँडाबाट तुलसाजी, फेरि पनि तपाईँको म्यासेज चाहिँ पढ्न पाउँ हामीले है त। अर्को म्यासेज छ, हाई दा, के छ खबर, खाना भयो त, आई एम भीमस्थानबाट उमेश बस्नेत, ए टु जेडसम्मको सबै साथीलाई बज्ने सङ सुनाउन चाहन्छु, ल दा, ओके बाई, गुड नाइट ल दा भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, हाई दा, के छ, सगुन मगर फर्स्टेटारबाट अब बज्ने गीत कल्पना दीपिका सुनिता दुर्गा नवराज अजयलाई सुनाउन चाहन्छु, हे दा बाई भनेर लेख्नु भएको छ, ल थ्याङ्क यू सो मच। फेरि पनि तपाईँको म्यासेज पढ्न पाइयोस्, हामी तपाईँका सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत पक्कै पनि सुनाइहाल्छौँ, तर रेडियो सुनेर बस्न चाहिँ भनिदिनु होला उहाँहरूलाई है त। हेलो सन्चै हो दाजु लेख्नु भएको छ, एकदम सन्चै हो म त होइन, तपाईँलाई के कस्तो छ, मिल्लकी गर्ल फ्रम रातमाटा, किन हो मेरो म्यासेज ढिला आउन थाल्यो त, मैले पनि त्यही सोध्न थालिरहेको थिएँ, किन हो लक्की गर्लको चाहिँ म्यासेज एकदम ढिला आउन थाल्यो है, यस्तो भएन हौ, ल मैले भन्नुपर्ने कुरा सबै आफै लेखेर पठाइदिनु भएको छ, के भएको के तपाईँ पनि, ल बाई सी यु रे, ल थ्याङ्क यू सो मच, नेक्स्ट टाइम तपाईँको म्यासेज चाँडै पढ्न पाइयोस् है त लक्कीजी। अर्को म्यासेज छ, हाई दा, खाना भयो, मेरो फ्यामिलीलाई धेरै मिस गरेको छु, अनि मेरो हस्बेन्डलाई लभ यु भन्नु, ल आई एम नम्रता मोक्तान फिटिङ, ओके बाई दा लेख्नु भएको छ, ल थ्याङ्क यू सो मच नम्रताजी, सम्पूर्ण परिवारलाई सम्झिनु भएको छ, श्रीमानलाई विशेष गरी सम्झिनु भएको छ, कहाँ हुनुहुन्छ श्रीमान, पक्कै पनि खुसी भइसक्नु भयो होला यति बेला तपाईँले सम्झेको कारणले गर्दा होइन। अर्को म्यासेज छ, हाई दा, माम हाम भयो त, आई एम सुनिता श्रेष्ठ, गुड नाइट भनेर लेख्नु भएको छ, ल थ्याङ्क यू सुनिताजी, नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाइयोस्। दा नमस्कार लेख्नु भएको छ, ल नमस्कार है त मेरो तर्फबाट, आई एम प्रमिला सुनवार अभागी फ्रम ओखलढुङ्गा पलपु नवलपुरबाट, दा हजुरको प्रोग्राम धेरै मनपर्छ, अब बज्ने गीत मौसम राणा सरी रमा है रमा लेख्नु भएको रहेछ, मौसम रमा अनुसा समित लगायत मेरो साथीहरू सम्पूर्णलाई समर्पण गर्न चाहन्छु र अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, ओके दा गुड नाइट भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच तपाईँलाई, ओखलढुङ्गा पलपुबाट पलपुदेखि म्यासेज गरिदिनु भयो हामीलाई, यति बेला ओखलढुङ्गामै हुनुहुन्छ या सिन्धुलीको कतै छेउछाउ आउनुभएको बेला सुन्नुभयो त्यो कुरा पनि मैले जानकारी पाउन सकिनँ, एनिवे जहाँ हुनुहुन्छ जसरी सुन्नुभएको छ सुन्नुहोला, साथ दिनुहोला, माया गर्नुहोला, तपाईँको एसएमएसलाई हामी पक्कै पनि स्थान दिनेछौँ, माया गर्नेछौँ है। अर्को म्यासेज छ, हाई दा सन्चै हो लेख्नु भएको छ, एकदम सन्चै हो, गुलाबको फुल दिँदा भन्ने छौ सुवास भएन, गुलाबको फुल दिँदा भन्ने छौ सुवास भएन, साथ दिँदा भन्ने छौ आवास भएन, लकीराज बिके भद्रकाली एट निबुवाटारबाट पठाउनु भएको छ, ल आज चाहिँ पुरै लक्की आइरहनु भएको छ है, थ्याङ्क यू सो मच लकीराजजी, तपाईँलाई अझ लक्की हुँदै जानु होला है त। नेक्स्ट म्यासेज, हाई दा खाना भयो, आई एम अर्जुन तामाङ फ्रम धुराफाँटबाट, मेरो अल फ्यामिलीलाई मिस यु भन्न चाहन्छु, ओके बाई भनेर लेख्नु भएको छ, ल सम्पूर्ण साथीहरूलाई सम्झिरहनु भएको छ धुरादेखि म्यासेज गर्नुभयो र अर्जुनजीले धेरै धन्यवाद, अर्कोचोटि पनि तपाईँको म्यासेज पढ्न पाइयोस्। अर्को म्यासेज छ, हेलो सुमन दा, के छ, आई एम सबिन ठकुरी फ्रम तिल्के डाँडा, माई ब्रदर्स सुबिन सुनिल सुमन सुरज शिव त्यसै गरी किरण अनिश सागर र मेरो फ्यामिलीलाई मिस यु भनिदिनु है दा भनेर लेख्नु भएको छ, ल मैले भनिदिइसकेँ है तपाईँको सम्पूर्ण साथीहरूलाई धेरै सम्झिरहनु भएको छ, कसले भन्दाखेरि तिल्के डाँडाका मित्र सबिनजीले है, थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, हाई दा, के छ हौ न्यू खबर, आई एम फाइन कान सोल्गी, आई एम विक्रम मोक्तान फ्रम दमार, नेक्स्ट एसएमएसमा भेटौँला, ओके भाइ भनेर लेख्नु भएको छ, ल अब यो मैले चाहिँ बुझिनँ, हल्का सोल्जी लेख्नु भएको कुरा चाहिँ कान सोल्जी भने खाना भयो लेख्नु भएको हो रे, ल मैले ठ्याक्कै थाहा भइसकेँ है त, अब कान सोल्जी अब सोल्जी सोल्जी अब के भन्नु एन्सर कसरी दिने त्यो पनि मलाई थाहा भएन होइन। हेलो द आई लाइक दिस रेडियो भेरी भेरी मच, आई एम मुकेश फ्रम रायडी लेख्नु भएको छ, ल किन फेरि ठुसुक्क हाँसिहालेको नै बिचमा चाहिँ होइन, हाँसिसकेपछि अलि धक फुकाएर हाँस्नु नि। अर्को म्यासेज छ, हाई दा खाना भयो लेख्नु भएको छ, एकदम खाना भइसक्यो, म विष्णु साङतान फ्रम मरिन मथौली मेरो अल फ्रेन्ड्सलाई 143 भन्न चाहन्छु भनेर लेख्नु भएको छ विष्णुजीले, पक्कै पनि सम्पूर्ण साथीहरूलाई 143 भन्नुभएको छ। सोल्टी सीतासमा हो क्या रे, ल मैले अब चिनिसकेँ त, अरू त केही लेख्नु भएको छैन, अब सोल्टी सीतासमा अब हो भनेर हो क्या भनेर लेख्नुभएको छ है सीतासमाजीले, थ्याङ्क यू सो मच. अब अरू अरू कुरा पनि यसो लेख्नुहोस् न सोल्टीलाई, किन सोल्टी मात्र लेख्नु भए है. अर्को म्यासेज, हेलो दा, खाना खानुभयो? मेरो राजवासमा हुने मम्मी र बहिनी विमला सृजना अनिसालाई मिस यु भन्न चाहन्छु ल है दा. ओके बाई भनेर लेख्नु भएको छ. ल थ्याङ्क यू सो मच. आई लभ टु सीता भनेर लेख्नु भएको छ. नाम साम के अतो पत्तो छैन, पुरै डराई डराई लेख्नु भएको जस्तो लाग्यो होइन. अब 363 नम्बर हुने साथीले चाहिँ पठाउनु भयो, को हुनुहुन्छ बुझिहाल्नु सीताजी. म्यासेज मिस कल आइरह हुनसक्छ मोबाइलमा बुटुङडुङ होइन. हाय दा नमस्ते, म सुजिका तामाङ दा. म के लेख्नु भएको थियो, मन्त्रिनी भएपछि ए ल मन्त्रिनी भएपछि रे उहाँ चाहिँ भन्नको मतलब अब मन्त्रीको श्रीमती भन्नु खोज्नु भयो होला होइन. मन्त्रिनी भएपछि सबै खोलामा पुल बगाइदिन्छु रे. ल भइरहेको पुल पनि बगाउने हो कि के हो के हो कुरै बुझ्न गाह्रो यार. अलिअलि त थियो त्यही पनि बगाइदिने भएपछि त तपाईँलाई मन्त्रिनी त बनाउनै भएन नि त है. पुल बनाइदिन्छु, पिर नलिनु साथीहरू भनिदिनु है. बाई दा लेख्नु भएको छ. ल अब चाहिँ नि सुजिकाजीको चाहिँ के भन्ने यो इच्छा छ कि मन्त्रिनी भएपछि पुल बनाइदिने भन्नुभएको छ होइन. मैले चाहिँ यसो बगाइदिने मात्र भनिदिएको हुँ, अन्त उहाँले चाहिँ बनाइदिने नै लेख्नु भएको छ. अब यदि बनाउनु नै हुन्छ भनेर सबजनाले त यस्तै भन्छन् सुरुमा जाने बेला है. म तपाईँको गाउँमा पुल बनाइदिन्छु, बाटो बनाइदिन्छु, स्कुल बनाइदिन्छु, या के हो सब कुरो बनाइदिन्छु. हुँदाहुँदा एयरपोर्ट बनाइदिन्छु है भन्दा भन्दै आज चाहिँ पुरै अञ्जनले पनि के हो एयरपोर्टै बनाएर आएछ टाउकोमा पुरै चिल्लो पारेर है. ल ठिक छ यति कुरो मात्र अहिले. नेक्स्ट म्यासेज, हाई दा के छ, म विकास नेपाली फ्रम साङभाले मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु र चुरेमा हुने मेरो शिल्पालाई बिरामी भएको भन्ने सुनेको थिएँ, छिट्टै निको होस् भन्न चाहन्छु भनेर लेख्नु हजुर. ल हेर्नुहोस् उहाँले कति मजाले केयर गर्नुभएको छ होइन. सुन्दर बिरामी भएको सुन्ने बित्तिकै टक्क म्यासेज लेखेर चाँडै निको होस् भनेर पुरा प्रे गरेर बस्नु भएको छ. यो अन्त सम्बन्ध भनेको कुरा, यो अन्त केयरिङ भन्ने कुरा होइन. अरू कुरो के बुझिरहनु, ओह किन यस्तो यो बेलानाको बेला रुने, अलिकति अर्थ बुझेर रुनुपर्छ नि यार. यो बेला पुरै एक सिसी नामलेको दबाई ल्याएर खुवाउनु पर्ने बेला भएको थियो यार. हाँस्नुपर्ने ठाउँमा रोइदिन्छ, रुनुपर्ने ठाउँमा हाँसिदिन्छ, के भएको यार यस्तो त हुँदै भएन नि. माई इज असीम लेख्नु भएको छ. अब के लेख्नु भयो होइन, मैले चाहिँ अलिक कुरोकानी बुझिनँ. 835 नम्बर हुने साथीले पठाउनु भएको छ, यति मात्र लेख्नु भएको छ. माई इज असीम लेख्नु भएको छ, माई नेम इज लेख्नु भएको कि एनिवे जे हुन्छ जो हुनुहुन्छ थ्याङ्क यू सो मच. नेक्स्ट टाइम अलिक पुरा म्यासेज लेखेर पठाउनु होला. अर्को म्यासेज छ, हाई दा सन्चै हुनुहुन्छ? हाँसो चाहिँ हो क्या दादा, सिसा भए तोडिदिन्थे दिल भएर तोड्न सकिनँ. तोड्नु नि हुन्न नि फेरि, सिसा भए तोडिदिन्थे दिल भएर तोड्न सकिनँ, अरू प्रोग्राम भए छोडिदिन्थे एसएमएस 92 छोड्न सकिनँ लेख्नु भएको छ. ल छोड्नु नै भएन फेरि होइन, तपाईँले छोडिदिनु भयो भने हामी कसको लागि यहाँबाट यति धेरै पुरै कराउने म होइन, कसको लागि हामीले यहाँबाट म्यासेज भन्ने, कसको म्यासेज भन्ने. त्यस कारणले छोड्ने कुरो चाहिँ गर्दै नगर्नु होला है त. आई एम मगर्नी रेखा फ्रम रानीचुरी 8 धङ्गला. अनि दादा दहरको साथी सरितालाई मिस यु भनिदिनु है दा. बाई गुड नाइट लेख्नु भएको छ. ल थ्याङ्क यू सो मच, म्यासेज गरिदिनु भयो धेरै धेरै धन्यवाद. अर्कोचोटि पनि म्यासेज पढ्न पाइयोस्. ट्रिट मी लाइक अ क्वेसन एन्ड आई विल ट्रिट यु लाइक अ किङ, बट इफ यु ट्रिट मी लाइक अ गेम एन्ड आई विल सो यु हाउ इट्स प्ले. हाई दा हाउ आर यु लेख्नु भएको छ. आई एम फाइन, इट्स मी सन्दीपा फ्रम रायडी. दा कमिङ सङ आई वान्ट टु डेडिकेट for my Sindhuligadi boarding friends, teacher, and for you and Anjanda also. Thank you so much for missing all our dedication. Okay, bye da, have a cool night and sweet dream. Thank you so much. सन्दीपाजी, तपाईँलाई पनि के भन्नु अब एकदम कुल नाइट चिसो चाहिँ अब यो गर्मीको बेला एकदम राम्रो चाहिँ वर्ड युज गर्नुभएको छ. धेरै धेरै धन्यवाद, खुसी लाग्यो. नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाइयोस् है त सन्दीपाजी. अहिलेलाई चाहिँ मैले तपाईँको म्यासेजलाई यहीँनिर स्टप गरिसकेँ किनकि तपाईँले लेख्नु नै त्यति मात्र भएको छ, मैले थप के बनाएर भनौँ र होइन. नेक्स्ट म्यासेज छ, हाई दा जोक्स दामी छ, वान लाइक ल. आई एम लक्ष्मी श्रेष्ठ बाई भनेर लेख्नु भएको छ. ल कहिलेको जोक्सलाई लाइक आएको नि, अब यो कुरो यसो हिसाब किताब गरेर बनाउँला भले भोलि भरे भोलि है. नेक्स्ट म्यासेज, हेलो दा के छ हौ, न्यू खबर लेख्नु भएको छ. एकदम ठिकठाक छ हौ, अनि खाना भयो त लेख्नु भएको छ. खाना एकदम भइसक्यो दा. म कुणुले शिखरमा घर भएको र हाल रसुवामा बस्दै आएको मेरो मुटुको धड्कन समीर स्याङतानलाई धेरै मिस गरिरहेको छु भनिदिनुहोस् है दा. अनि मेरो फ्रेन्ड्सहरू सङ्गीता, केशव, अनिता, विक्रम, सुनिता, उमेश, मालती, ललित, सन्जिता, भूपाल र विशेष गरी सरु र सिएनलाई अनि सिलामेमा रहनुभएको माइसिस, निलम्ब्रो, सन्तोष एन्ड सोल्टा सौगातलाई धेरै मिस गरेको छु है दा। यो नजरमा नजर जुदाई मेरो मनलाई बुझन ए ल ल ल ल अन्जानलाई मैले यसो ध्यान आकर्षण गराएँ। यो नजरमा नजर जुदाई मेरो मनलाई बुझन भन्ने सङ्ग चाहिँ प्ले गरिदिनु प्लिज प्लिज प्लिज भन्नुभएको छ है। मगर्नी जेठी सोफी फ्रम सिलामे जराटारबाट लेख्नु भएको छ। अब नजरमा नजर जुदाई भन्ने त्यहाँनिर नै मलाई सायद हामीले दुई चार एपिसोड अगाडि बजा जस्तो लागिरहेछ। जस गीत अब अहिले ट्याक्क मिल्यो भने तपाईँले सुन्न पाउनुहुन्छ, मिलेन भने अर्को भोलि सुन्न पाउनुहुन्छ या एकैछिन पछाडि अर्को गीतको बेलामा सुन्न पाउन सक्ने सम्भावना छ है त साथी। सुन्दै गर्नु होला प्रोग्राम भने। थ्याङ्क यू फर यर म्यासेज। नेक्स्ट म्यासेज, हाई दा रात्रिकालीन नमस्ते। ल मेरो तर्फबाट पनि रात्रिकालीन नमस्ते। अब यो रात्रिकालीन नमस्ते भनेर चाहिँ कस्तो हो खासमा भन्नाले, अब बिहान गर्ने नमस्ते छुट्टै, दिउँसो गर्ने नमस्ते छुट्टै, राति गर्ने नमस्ते छुट्टै हुन्छ र भन्ने चाहिँ मेरो सवाल हो होइन। एनिवे तपाईँले जस्तो लेख्नु भएको छ त्यसलाई चाहिँ म एकदम मजाले स्वीकार गर्छु है। फेरि हजुरको म जीवन श्रेष्ठ फ्रम पानी ट्याङ्कीबाट फ्यामिली सबै साथी र स्पेसल समवानलाई मिस यु भन्न चाहन्छु। स्पेसल समवान चाहिँ को हो त त्यो पनि ट्याक्क लेखिदिनु भयो भने हामीलाई पनि ट्याक्क थाहा हुन्थ्यो, उतातिर पनि ट्याक्क थाहा हुन्थ्यो होइन। सानो मुक्तक ट्राई मात्र छ, मनबाटै मन गाँसिन्छ रे अचेल। वा वा वा प्रयास नै यस्तो खतरा छ यार। मनबाटै मन गाँसिन्छ रे अचेल, मुटु बिना धोकेबाज साँचिन्छ रे अचेल। के दिन देख्नुपर्छ यी मेरा आँखाले पैसाको लागि आफ्नैले रूप बेच्छन् रे अचेल। हजुरको बोल्ने स्टाइल मनपर्छ हो मलाई, बाई दा लेख्नु भएको छ। ल थ्याङ्क यू सो मच, बोल्ने स्टाइल मन पराइदिनुहुन्छ साथीहरू, हाँस्ने स्टाइल मन पराइदिनुहुन्छ, के गर्नु खुसी लाग्छ। अब तपाईँहरूले मन पराइदिनु भएको छ र म आइरहेको छु यो राति कुद्दै कुद्दै हेर्नुहोस्। अब घाम पानी हिलो चिप्लो केही नभनिकन होइन, यस्तो गर्मी छ, यस्तो बर्खाको समय छ, तर पनि म आइरहेको छु तपाईँको सामु यो रातिको समयमा पनि। मन पराउन त परिहाल्यो होइन, तर पनि कमेन्ट भने गर्न सक्नुहुनेछ कता के चित्त बुझेन भने, त्यसको लागि पनि तपाईँलाई एकदम खुला छ हाम्रो ढोका। अर्को म्यासेज छ, हाई दा हाउ आर यु लेख्नु भएको छ, आइम फाइन मी अल्सो फाइन, इट्स सरस्वती खड्का फ्रम सरलाईबाट। म दुब्लो भए पनि काम गर्छु छिटो। ल मलाई नि मिल्ला मिल्ला जस्तो लाग्यो यो चाहिँ। म दुब्लो भए नि काम गर्छु छिटो, सिन्धुलीको मदिसेले बनाएको चटपटे असाध्यै मिठो रे। ल अब त्यहाँ सिन्धुलीको चटपटे बनाउने मदिसेहरूलाई मिस यु भनिदिनु है, बाई दा लेख्नु भएको छ। ल अब सुनिरहनु भएको छ कोही कोही भन्दै, अब एकदम धेरै खुसी भइसक्नु होला होइन। सिन्धुली आएर चटपटे चाहिँ कहिले खानु भएको नि, अब त्यो बेला चाहिँ यसो अब झन् हामीसँगै मिलेर खानु पाएको भए झन् मिठो हुन्थ्यो होला होइन। थ्याङ्क यू सो मच, जे भए पनि अब आएर सिन्धुलीको चटपटे खानुभएछ होइन। अब सर्लाईतिर के कस्तो हुन्छ त्यो चाहिँ मैले खासै चटपटे चाहिँ थाहा छैन सर्लाईतिर गएर, तर यति बेला सर्लाईमा आँप चाहिँ धेरै होला भन्ने मलाई एकदम लागिरहेछ। अर्को म्यासेजतर्फ जाँदैछु म। हेलो चटपटे दाई के छ खबर है? ल ल ल अब त चटपटेको कुरा आउनु थालेपछि पुरै चटपटे मात्र आइरहेछ है त। आई एम अमनसा के लेख्नु भयो यार, अमनिसा नेपाली फ्रम भिमानबाट लेख्नु भएको चाहिँ मनिषा हो कि, तर अगाडि एएमएमए छ होइन, मनिषा हो कि अमनिसा हो त्यो कुरो चाहिँ अब अर्को म्यासेजमा मात्र क्लियर हुने भयो है त। ए आई एम मनिषा लेख्नु भएर चाहिँ एएम पनि सँगै गएछ है, मार्क्सतिर म्यासेज आइसकेछ। थ्याङ्क यू सो मच मनिषाजी। अर्को म्यासेज छ, हेलो दाई गुड इभिनिङ, के छ खबर? म JJW। ओहो अब त यार यो त कतातिरको एड्रेस हो यार, मैले त कुरै बुझ्न सकिनँ। JJW 420 752574 यो नाम हो कि रिचार्ज कार्डको नम्बर हो कि यो के हो, म त कुरै बुझ्न सकिनँ। आफ्नो त कोड भाषा छ, पत्ता लगाउन सक्नुहुन्छ भने पत्ता लगाउनुहोस् है लेख्नुहोस्। अब यति लामो छ यो पत्ता लाग्न नसक्ने कुरा त छँदै छैन होइन। अब सेभेन भनेको पकेमा नि एबिसिडी पढ्दै जाँदा सेभेन्थ लेटर कुन हो त्यही होला, टू भनेपछि बी भइहाल्यो, फाइभ भनेपछि ई भइहाल्यो, त्यसै गरी तपाईँले यो नाम लेख्नुभएको हो भन्ने कुरा मलाई लागिरहेको छ होइन। यदि त्यसै गरी लेख्नु भएको होइन भने पनि केही छैन, तपाईँको कोड भाषामा म केही समय पाएँ भने चाहिँ पक्कै सोचेर चाहिँ मिलाइदिन्थेँ, तर अहिले यति बेला सोच्ने टाइम भन्दा पनि हर्को म्यासेज पढ्नुपर्ने बेला छ, सो यसलाई सोच्ने टाइम चाहिँ म केही सिन पछाडि प्रोग्राम सकेपछि सम्झेँ भन्छ, यसो याद गरौँ ल। अहिलेलाई चाहिँ थ्याङ्क यू सो मच तपाईँलाई, 754 चाहिँ तपाईँको नामको चाहिँ अन्तिम लेटर है फेरि हो। अनि लेख्नु भएको छ उहाँको म्यासेज सकेको छैन, खाना भएछ भनेर लेख्नु भएको छ, खाना चाहिँ भइसक्यो। म एउटा क्वेसन दिन्छु, त्यसको एन्सर तपाईँ आफैले दिनुपर्छ है, लेख्नु भएको छ ल। ल म आफैले दिने, अब म दिन त आफैले दिने, अब क्वेसन हेरौँ है त। 29 हुन्छ भने 1919 किन नभएको, लेख्नु भएको छ त्यसका बाजे हि ल बाहिर ल। अब यसो किन नभएको भन्दाखेरि 1919 हुन्छ, त्यही भएर 29 नभएको है। मैले चाहिँ एन्सर यति हो। अब ल यो साथीहरूलाई पनि क्वेसन भयो ल, रमाइलो रमाइलो अब प्रसङ्ग ल्याइहाल्नु भयो तपाईँहरू, अरू साथीको पनि चाहिँ भ्यू बुझौँ न के हुँदो रहेछ ल। उहाँको क्वेसन चाहिँ यो को भनेदेखि अब कोडमा छ उहाँको नेम पनि, अब मैले के दोहोऱ्याइरहनु, पुरै दोहोऱ्याउनु एक मिनट लाग्ला जस्तो छैन। 2929 हुन्छ भने 1919 किन नभएको भनेर उहाँको क्वेसन हो। तपाईँको चाहिँ फन्नी फन्नी एन्सरहरू छ भने चाहिँ पठाउनु होला ल, ड्याङ्का ड्याङ म प्रसारण गरिदिइहाल्छु है त। नेक्स्ट म्यासेज, हेलो दा नमस्ते, आई एम मिना मगर फ्रम कन्याकर्क, अब बज्ने लोक भाका। ओएमजी, ठिकै छ, कहिले कहिले लोक भाका नि बजाइदिन्थेँ मैले, तर आज चाहिँ हामीसँग लोक भाका छैन। अब लोक भाका चाहिँ मैले कस्तो सिचुएसनमा बजाउँछु भने एकदम लेटेस्ट एकदम युनिक टाइपको लोक भाकासँग चाहिँ मैले त्यहाँनिर स्थान दिन्छु, नभए हामीसँग बिहान दिउँछु अरू टाइममा लोक भाकाहरू बजिरहन्छन् होइन। यदि धेरै नै मन पऱ्यो, अलिकति फरक खालको छ र सुनाउनै मन लाग्ने खालको छ भने चाहिँ मैले अब सुनाउने हो लोक भाका होइन। अब नर्मल्ली अब त्यस्तो चाहिँ गीतहरू चाहिँ प्रायः अरू बेलै बज्छ क्या, किनकि रमाइलो गर्नुहोस् नि त होइन। अर्को म्यासेज, हेलो दा के छ खबर, आई एम शान्ता भुजेल फ्रम रानीचुरी। हेलो सोल्टी के छ, ए एकदम ठिक छ हौ सोल्टी। आई एम सागर बादल फ्रम रानीचुरी नौ तिल्के डाँडा, लेख्नु भएको छ ल, थ्याङ्क यू सो मच। तिल्के डाँडाका मित्रहरूको म्यासेज एकदम सक्रियताका साथ आइरहेको छ आजकल, खुसी लागिरहेको छ। नेक्स्ट टाइम पनि तपाईँहरूको म्यासेज चाहिँ पठाउँदै गर्नुहोला। अर्को म्यासेज, बसमा 4 नम्बरको गियर छ आजकलको केटीलाई बोयफ्रेन्ड फियर छ। बसमा 4 नम्बरको गियर छ आजकलको केटीलाई बोयफ्रेन्डको फियर छ, गर्छ हाँसी हाँसी अन्तमा बोयफ्रेन्डलाई धोका दिएपछि आफ्नै घाँटीमा पर्छ फाँसी। हाई दा, खाना भयो, लेख्नु भएको छ, एकदम खाना चाहिँ भइसक्यो। तपाईँको यो मुखचक पनि अलिकति रमाइलो टाइपको छ होइन, अलिअलि मेल्ला जस्तो पनि छ अब कसै कसैको जिन्दगीमा। आई एम सन्तोष तामाङ फ्रम रानीचुरी वान फिटिङबाट, दा म मेरो साथीहरूलाई मिस यु एन्ड लभ यु भन्छु, बाई दा, गुड नाइट भन्नु लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज, हेलो चटपटे दाई के छ, ल अब चाहिँ चटपटेको कुरा आउनु थालेछ, अब चाहिँ के छ नि खबर। अनि अन्जान दाईको, दाई आई लाइक दिस प्रोग्राम, म मेरो फ्रेन्ड्स भन्नुपर्दा सोन एसओएनई, लेख्नु भएको छ, यो सोनी लेख्नु भएको के लेख्नु भएको होइन। सविता कविता एन्ड अल माई फ्रेन्ड्स, आई एम भिमानबाट मनिषा नेपाली, ओके बाई, नेक्स्ट एसएमएसमा भेटौँला भनेर लेख्नुहोस् ल, थ्याङ्क यू सो मच। आज त हेर्नुहोस् बोल्दा बोल्दा तपाईँलाई पनि अल्छी लागिसक्यो होला, गीत त पनि बजाउँदैन भन्ने कुरो पनि लाग्न थालिसक्यो होला, गइसकेछ पुरै उतातिर चाहिँ 30 हुन लागिसकेको छ होइन। एउटा गीत त राख्नै पऱ्यो नि त, फेरि कराउँदा कराउँदा कति कराउँछ यो भन्ने त तपाईँले सोच्नुहुन्न, तर पनि एउटा गीत यति बेला रिफ्रेसमेन्टको लागि पनि राख्नै पर्ने हुन्छ, मलाई पनि अलिअलि यसो रेस्ट लिनु पऱ्यो। यो चाहिँ साङ्गीतिक आवाज तपाईँ सुन्दै गर्नुहोला, सुन्ने सँगसँगै म्यासेज पनि गर्नुहोला। म्यासेज गर्नको लागि प्रोसेस त उयो हो, जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको म्यासेज नाम र ठेगाना, पठाउनुहोस् 7799 आउनेछु यो साङ्गीतिक आवाज पछाडि। Yeah. आँखै गाजले क्यान्सम छिटो यार मरे लाजैले भन्दै हुनुहुन्थ्यो। पक्कै पनि अब यस्तै हो, यो बेला यस्तै हो, यो मौसम यस्तै हो। अब गाजले गाजले मान्छे देखेपछि हल्का हल्का लाज लाग्ने त कुरो भइहाल्यो होइन। हामी छौँ यति बेला एसएमएस 92 को बसाइमा तपाईँकै रमाइला रमाइला मेसेजहरूको साथमा छु। यति बेला सुमन बराल टेक्निकली सपोर्ट अञ्जनको छँदैछ। तपाईँ सम्पूर्ण लाखौँ मित्रहरू त हाम्रै वरिपरि छँदै हुनुहुन्छ होइन त। लेख्नु भएको छ एकजना साथीले, लभ इज फिलिङ अफ टुगेदरनेस। हेलो दाइ, के छ नि? आई एम मनिषा नेपाली फ्रम भिमानबाट लेख्नु भएको छ। थ्याङ्क यू सो मच मनिषाजीको। आज मात्रै मैले 4 मेसेज पढेँ होला, तर यो आज फर्स्ट टाइमै पढिरहेको जस्तो लाग्छ। उहाँको मेसेज पनि यो अगाडि खासै पढाइ याद छैन होइन, एकदम मजाले खुसी लागिरहेछ। नेक्स्ट मेसेज, हेलो सुमन एन्ड अन्जान दाई, के छ हौ खबर? खाना भयो? म मेरो फ्रेन्डलाई आई मिस यु भन्छु ल दाई। आई एम मनिषा नेपाली। ल हेर त, मनिषा नेपालीकै मेसेज आएको छ फेरि पनि। अर्को मेसेज छ, हेलो सुमन दाई, के छ हजुरको खबर? आई एम मनिषा नेपाली। ओएमजी, गुटुङटुङ छ त। गमालामाथि फुल, फुलमाथि चरी, गल्ती भए माफ पाम। ओके, आई एम सरी लेख्नु भएको छ होइन। गल्ती भन्ने कुरा त के छ र यहाँनिर? तपाईँ मेसेज पठाउनुहोस्, म मेसेज पढिदिइहाल्छु, त्यसमा केही गल्ती छैन। यदि अरू कोहीसँग गल्ती गर्नुभएको छ भने सरी भनिसक्नु भयो त्यसबाट होइन। अब उहाँले चाहिँ इट्स ओके गरिदिइसक्नु भयो। अर्को मेसेज छ, एकदम लामो मेसेज आएको छ है। हाई सुमन ब्रो, के गर्दै हो? खानपिन भयो लेख्नु भएको छ। एकदम खानपिन भइसक्यो। सुमन ब्रोको खबर कस्तो छ नि लेख्नु भएको छ। एकदम ठिकठाक छ। म अमलेबाट सुमन भोलन तामाङ। ल, नाम चाहिँ ठ्याक्कै मिलेछ हाम्रो होइन। साथी त तिमीले बनायो साथ दिन सकिन, साथी त तिमीले बनायो साथ दिन सकिन, माया त लाए तिमीले मसँग चोखो माया दिन सकिन। प्रब्लम छैन, म के भन्न चाहन्छु भने मेरो क्लास 10 पढ्नुहुने सम्पूर्ण ए टु जेड साथीहरू र मलाई सुमन तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथी लगायत अन्य साथीहरूलाई मिस गरिरहेको छु। ल सुमन ब्रो भन्नुभएको छ। ओके, मैले त किन नाइ भन्नु होइन, तपाईँले सम्झिनुहुन्छ, माया गर्नुहुन्छ सबै साथीहरूलाई, त्यो कुरामा मेरो अब्जेक्सन रहने भन्ने कुरै ठाउँै रहँदैन। के हो ब्रो, प्रोग्राम त बबाल छ नि लेख्नु भएको छ। ल, थ्याङ्क यू सो मच, तर म्युजिक चाहिँ राम्रो बजाउनु न यार, निन्द्र लाग्छ लेख्नु भएको छ। निन्द्र लाग्छ क्या? अब तपाईँको निन्द्र देख्दा म छक्क परेछु यार। यस्तो गीत बजाउँदा म तपाईँलाई निन्द्र लाग्नु भएछ, तपाईँ त डेन्जर सुत्नुहुन्छ क्या यार, पुरै सुमोर स्टाइलमा। ओहो, त्यसो भएन है। कोइलीले गाउन छोड्यो, शून्य भयो मन, तिम्रो पत्र नआउनाले खिन्न भयो मन। गुड नाइट बाई लेख्नु भएको छ। ल, हामीलाई पनि तपाईँको म्यासेज नआउनाले फेरि खिन्न हुनसक्छ मन, तर म्यासेज भने बेला बेला बेला पठाइरहनु होला है त सुमनजी, थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, हेलो चटपटे दाई, के छ नि खबर? म मेरो मम, दिदी, ब्रदर विक्रम, विकास, सुवर्ण अनि सिस्टर रूपा, अनिसालाई आई मिस यु भन्छु ल दा। आई एम मनिषा नेपाली विमानबाट। ल, अर्को म्यासेज, हाई दा, के छ खबर? रानीचुरी 5 जीवन तामाङ, मान्छे मर्ने भए पनि सुक्न देऊ। के लेख्नु भएको छ? मान्छे मर्ने भए पनि सुक्न देऊ, बाई गर्ने भए ए बिहे गर्ने भए उमेर पुग्न देऊ, हल्का रमाइलो, ओके बाई भनेर लेख्नु भएको छ ल। कसले चाहिँ दबाबमा पारा जस्तो छ उहाँलाई, अब यस्तो उमेरै नपुगी फेरि पुरै बाल विवाह पर्नु होला है मित्रहरू, याद गर्नुहोस् फेरि दर कानुन छ नि नेपालमा। हाई दा खाना भयो, के छ खबर? वान के लेख्नु भयो, वान एम केटासँग, ए वान आईमाई लेख्नु भएको छ, म के लेख्नु भयो डेन्जर ल्याङ्ग्वेज हुन्छ फेरि साथीहरूको क्या। वान आईमाई केटासँग घुम्दै थियो, त्यत्तिकैमा त्यसको बुढाले देखेछ, बुढाले रिस उठेछ, त्यो केटालाई कुट्न थालेछ, त्यत्तिकैमा केटी पिट सालेला पिट, आफ्नो बुढी नघुमाएर अर्काको बुढी घुमाउनेलाई पिट भनेछ, केटालाई धेरै रिस उठेछ। त्यसपछि जुरुक्क उठेर केटोले बुढोलाई पिट्न थालेछ, त्यत्तिकैमा केटी पिट सालेला पिट, आफू पनि घुमाउँदैन अर्काले घुमाउँदा नि रिस गर्छ भनेछ। केटीको जात यस्तै हो दा, जोगाउनुहोस्, म जोगाउनुहोस् लेख्नु भएको छ, अब ए जोगिनुहोस् लेख्नु भएको छ ल, थ्याङ्क यू सो मच है। म त पुरै अहिलेसम्म एकदम मजाले जोगिरह, मलाई त्यस्तो बारेमा केही नि प्रब्लम छैन। म फेरि बिन्दास ठकुरी तिल्के डाँडाबाट, साथीहरू एसएआरलाई मिस यु भनिदिनु है, यस्तो जोक्स हो साथ, साथीहरू फेरि आउनेछु, ओके बाई गुड नाइट है लेख्नु भएको छ ल। एकदम फेरि पनि यस्तै रमाइलो रमाइलो जोक्सहरू ट्याक्क लेखेर पठाइदिनु गर्नुलाई त। नेक्स्ट म्यासेज, हाई दा के छ खबर? रानीचुरी पाँचबाट दिजन तामाङ, मेरो अल फ्यामिली अल फ्रेन्ड्स अल दिद अल दाई एन्ड सम्पूर्णको लागि मिस यु भनिदिनु ल दा, फुल फुल्छ बाटोमा, पात झर्छ रोडमा। के लेख्नु भएको छ? ओके हल्का रमाइलो, ओके बाई दा लेख्नु भएको छ, होइन म्यासेज चाहिँ अलिकता इन्कम्प्लिट जस्तो लाग्यो। थ्याङ्क यू सो मच तिल्के डाँडाका मित्र भनेर मैले भनेको थिएँ, रानीचुरी पाँचका मित्र हुनुहुँदो रहेछ, थ्याङ्क यू सो मच। फेरि पनि तपाईँको म्यासेज पढ्न पाइयोस्। फुलको थुङ्गा नदेऊ मलाई काँडा, फुलको थुङ्गा नदेऊ मलाई काँडा बाई, बाई लेख्नु भएको छ, के लेख्नु भएको? काँडा बाई जीवन सोचेको छु, काँडालाई लेख्नु भयो होला। फुलको थुङ्गा नदेऊ मलाई काँडालाई, जीवन सोचेको छु, हाँसोको मुस्कान नदेऊ मलाई, दुखी भएर बाँचेको छु। म कनपा तिन धुसेनीबाट आशा वाइबा अनि मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु दादा, ओके बाई गुड नाइट लेख्नु भएको छ, थ्याङ्क यू सो मच आशाजी, नेक्स्ट टाइम पनि म्यासेज गर्नुहुन्छ भन्ने आशा छ मेरो। Mirror is my best friend because it never laugh at me when I was cry. Hi Soldi, के छ हालचाल भनेर लेख्नु भएको छ, एकदम ठिकठाक छ है, तपाईँको पनि ठिकठाक होला, अब मिरर जस्तै अरू साथीहरू पनि भेटियौँ तपाईँको। आई एम सीतासमा, सूर्यको लागि हजारौँ तारा, ताराको लागि सूर्य एक, अरूको लागि हजारौँ प्रोग्राम, मेरो लागि एसएमएस 92.1 लेख्नु भएको छ, थ्याङ्क यू सो मच सीतासमाजी। तपाईँहरूको यस्तै यस्तै म्यासेजले गर्दा मलाई अझ हौसला मिलिरहेछ। एसएमएस 92 को फ्यानहरूलाई मिस यु बाई सोल्टी, रे पुरा जे अनि एउटा नयाँ रिलेसन चाहिँ यहाँ थपिया छ होइन, सोल्टी भनेर चाहिँ मैले आजसम्म कसैलाई भने नि थिइनँ, मलाई कसैले भने नि थिएन होइन, जे होस् एसएमएस 92 मार्फत चाहिँ अब सोल्टी भइहाल्छ। अब के हो यो सोल्टीको खास मिनिङ भन्नाले, कस्तो रिलेसन ठ्याके चाहिँ मलाई पनि थाहा छैन, अब त्यो कुरा पनि यसो चाहिँ लेखेर पठाइदिनुहोस् है सोल्टी नि नानी। अहिलेलाई चाहिँ मैले म्यासेजलाई यहीँनिर एन्ड गरेँ है त। हाई दा के छ न्यू खबर? आई एम फाइन। लोग्ने मान्छेको सेवा शोभा, शोभा है सेवा होइन, लोग्ने मान्छेको शोभा दारीमा हुन्छ, लोग्ने मान्छेको शोभा दारीमा हुन्छ, जङ्गलको शोभा घारीमा हुन्छ, आइमा मान्छेको शोभा सारीमा हुन्छ, तर तर के लेख्नु भयो, तर अलिकता बुझेन, गर्नुहरू बुढाले दारी खौरिएर फाले, जङ्गल फाटेर सिध्याए, केटीहरूले पनि छोटो छोटो कपडा लाउन थाले, के गर्नु भगवान्। आई एम विक्रम मोक्तान फ्रम दमारको, के बाई भन्नु लेख्नु भएको छ, उहाँलाई धेरै चिन्ता लागेको छ, यो चाहिँ पुरै दारी मासिएकोमा होइन, त्यसपछि घारी मासिएकोमा, सारी मासिएकोमा, अब उहाँ चाहिँ पुरै एकदम अभियानमा हुनुहुँदो रहेछ जस्तो लाग्यो मलाई होइन। अब जोगाउनुहोस् जङ्गल चाहिँ जोगाउनुपर्छ एकदम, यो चाहिँ हामीलाई एकदमै आवश्यक पर्ने कुरा हो, जहाँनिर चाहिँ जङ्गल हुन्छ त्यहाँ धेरै हामीले चाहिँ भनौँ न स्वच्छ हावा स्वच्छ पानी धेरै कुरा लगायत प्रकृतिबाट पाउने धेरै कुराहरू पाउन सक्छौँ त्यस कारणले सब कुरालाई जोगाइराख्नुपर्छ भनेर भन्दा भन्दै बिदा माग्ने बेला भइसकेछ आज पनि लास्ट म्यासेज लिँदैछु हेलो के छ खबर आइएम भिमानबाट निशा नेपाली हुनुहोस् एकदम ठिकठाक छ निशाजी तपाईँलाई धेरै धेरै धन्यवाद किनकि आज तपाईँको सुरुको दिन हो जस्तो लागिरहेको छ धेरै म्यासेज पढ्न पाइएछ यो साथ यसै गरी सक्रियता साथ निरन्तर अगाडि बढिरहोस् होइन अन्य सम्पूर्ण साथीहरूलाई पनि म्यासेज गरिदिनु भएकोमा धेरै धेरै धेरै धेरै धन्यवाद तपाईँले जति लिन सक्नुहुन्छ त्योभन्दा पनि धेरै धन्यवाद अब जस जसको म्यासेज आज प्रोग्राममा आएन तपाईँ एकदम बिल्कुलै चिन्ता नलिनु होला किनकि चिन्ता भन्ने कुराले चितासम्म पुर्याउन सक्छ त्यस कारणले तपाईँको म्यासेज म भोलि लिएर आइहाल्छु नि होइन त्यसमा तपाईँले दुःखी हुनुपर्ने केही कुरै छैन भोलि तपाईँको म्यासेज एकदम सुरक्षित साथ मेरो चाहिँ यहाँनिर रहन्छ न त कुनै पानीले त्यसलाई असर गर्छ न हावा न हुरी न कुनै बर्खा हिलो चिप्लो केही कुराले पनि तपाईँको म्यासेजलाई रोक्न सक्दैन छेक्न सक्दैन कतै केही बितोल्न सक्दैन एकदम सुरक्षित साथ म राख्नेछु र भोलिको प्रोग्राममा आउँदा लिएर आउनेछु सुनिदिनु भयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद टेक्निकली सपोर्टको लागि अञ्जनलाई थ्याङ्क यू सो मच स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई धेरै धेरै धन्यवाद फोन गर्न चाहनुहुन्छ थप कुराकानी बुझ्न चाहनुहुन्छ ग्यालेक्सी एकाडेमीलाई भने 04752066 4 र मोबाइल नम्बर 9804816803 फोन गर्न सक्नुहुनेछ भोलि फेरि ठिक 8 बजे भेट्ने बाचासहित आजको प्रोग्रामबाट सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै म सुमन बराल छुट्टिए नमस्ते Coming up, नेक्स्ट बीबीसी नेपाली सेवा